ഉമ്മഹാനി റളിയല്ലാഹു തആല അൻഹ, അല്ലാഹ് കേ റസൂൽ സല്ലല്ലാഹു അലൈഹി വസല്ലം കേ പാസ് ആയി, കഹതി ഹൈ യാ റസൂൽ അല്ലാഹ് സല്ലല്ലാഹു അലൈഹി വസല്ലം, ഇന്നി ഖദ് കബർതു വദഉഫ്തു. അല്ലാഹ് കേ പ്യാരേ പൈഗംബർ, മൈ ബൂഢി ഹോ ഗയി ഹൂം. अल्लाह के प्यारे पैगंबर, कमजोर हो गई हूं, बुढ़ापा भी आ गया है, कमजोरी भी आ गई है। ऐ अल्लाह के प्यारे पैगंबर, ऐसा अमल बताइए कि मैं बैठी बैठी वो अमल कर लूं और मेरे लिए काफी हो जाए। बूढ़ों के लिए बहुत बड़ा तोहफा है, जवानों की भी अल्लाह हिफाजत फरमाए और बूढ़ों की भी हिफाजत फरमाए। जो बूढ़े मौजूद हैं, अल्लाह उनको सेहत वाली ज़िंदगी अता फरमा, लेकिन बैठे बैठे वो कितना बड़ा अजर ले सकते हैं। और जवान भी तो कल को बूढ़े होंगे, उनको भी याद करना चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सब्बिहिल्लाह मिअत तस्बीहा। उम्मेहानी रज़ियल्लाहु अन्हा, बैठी हो ना, बूढ़ी होगी हो ना, कमजोरी आ गई है ना, तो फिर क्या हुआ? ये जिंदगी का एक तरीका है। जवानी भी तो थी ना, उस वक्त भी तो दीन का काम करती थी, तो बैठी बैठी तुम 100 मरतबा सिर्फ ये कह दो, सुभान अल्लाह। क्या कह दो? कितने मरतबा? 100 मरतबा। تعتقينها من ولد اسماعيل, تم 100 مرتبہ سبحان اللہ کہہ دو, اجر تمہیں اتنا ملے گا کہ تم نے اسماعیل کی اولاد میں سے 100 گردنیں آزاد کی ہیں۔ احمد اللہ 100 تحمیدا, بیٹھی بیٹھی 100 مرتبہ الحمدللہ کہہ دو۔ تعديل 100 فرس مسرجة ملجمة, اجر تمہیں اتنا ملے گا الحمدللہ 100 مرتبہ کہنے کا کہ 100 گھوڑے لغام ڈال کے تیار کر کے تم نے اللہ کی راہ میں دے دیے۔ كبر الله 100 تكبيرا, بیٹھے بیٹھے اللہ اکبر 100 مرتبہ کہہ دو۔ تعدل 100 بدنة مقلدة متقبلة, تم اللہ اکبر 100 مرتبہ کہو گے, 100 اونٹ تیار کیے گئے اور اللہ کی راہ میں قبول کیے گئے کا اجر اللہ تمہیں عطا کر دیں۔ حلل اللہ 100 تہلیلا, امہانی پھر کیا ہوا, تم بڑی ہوگی, اللہ اجر سے محروم تو نہیں کریں گے, 100 مرتبہ یہ کہہ دو, لا الہ الا اللہ تملأ ما بين السماء والأرض۔ پریشانی کی بات کیا ہے, تم 100 مرتبہ یہ پڑھ کے فارغ ہوگی, زمین و آسمان کا جتنا خلا ہے اللہ تیرے لیے نیکیوں سے بھر دیں گے۔ اللہ کسی کو محروم نہیں کرتے۔ اللہ عز و جلال ہمیں بھی توفیق سے نوازے۔